हाम्रो कति मन होला, घर आउने मन कसको पना होला, सप्ता रङ्गी टिका लाउन पाइन नरौ दिदी यो भाइलाई सम्झेर यो भाइ